अब इसका इफ़ेक्ट क्या हुआ था इंशाल्लाह हम इस पे ब्रेक के बाद में बात करेंगे। आप लोग 20 मिनट की ब्रेक लेंगे या 18 की ले लें अगर मुझसे पूछें, लेकिन इसमें आप शेयर करेंगे इंशाल्लाह ताला वट एवर जो भी आप। जहाँ वाक़यात आते हैं ना तो हम मोस्टली उससे गो थ्रू कर जाते हैं। मैंने आज 3 रुकू तैयार किए हुए आपके लिए, अब देखते हैं हम कितने कर पाते हैं। लेकिन हकीकत है कि इन वाक़यात में वो हकीकतें छुपी होती हैं, ज़रा सा अगर आप तदब्बुर करके देखें तो आपके लिए बहुत सारे मानी के और समंदर खुल लेंगे इंशाल्लाह ताला। तो ठीक है, आप थोड़ा सा आउट ऑफ टॉपिक शेयरिंग करना चाह रही थी, और पिछले दिनों पहाड़ों पे जाने का इत्तेफाक हुआ और एक छोटा सा कता लिखा था, और आई वुड लाइक टू शेयर विद माय सिस्टर्स। इंशाल्लाह ताला आपको शायद पसंद आए, लेकिन बहुत इसके टॉपिक के साथ लिखा था तो मैंने कहा भी शेयर करती हूँ आपके साथ। इसका टॉपिक है मोहब्बतें कि नींद की मोहब्बत नमाज से भगाती है, खाने की मोहब्बत रोज़े से भगाती है, माल की मोहब्बत ज़कात से भगाती है, आराम की मोहब्बत हज से भगाती है, मायूसी की मोहब्बत राहत से भगाती है, गुस्से की मोहब्बत खुशखुलकी से भगाती है, गर्ज़िये के दुनिया की मोहब्बत अहकाम से भगाती है, नफ्सों की मोहब्बत अल्लाह से भगाती है। अब तो हरदम यही दुआ है कि या अल्लाह तेरी मोहब्बतों में इखलास दे दे, तेरी नमाजों में इखलास दे दे, तेरे रोज़ों में इखलास दे दे, तेरे सदकों में इखलास दे दे, तेरे हज उम्रों में इखलास दे दे, तेरे अखलाकों में इखलास दे दे, तेरे अहकामों में इखलास दे दे। आमीन सुम्मा आमीन। अस्सलामु अलैकुम व रहमतुल्लाहि व बरकातुहु। أعوذ بالله من الشيطان الرجيم، بسم الله الرحمن الرحيم، السلام عليكم ورحمة الله وبركاته. الحمد لله، آپ سب کیسے ہیں؟ الحمد لله، اوکے الحمد لله. بہت ہی اچھی بات آپ نے شیئر کی FR 166. الحمدللہ، واقعی محبت جو ہے نا انسان کو ہر وقت دیکھنا چاہیے کہ میری محبت کس سے ہے، میں کس کو پسند کرتا ہوں، کیونکہ انسان جس کو پسند کرتا ہے اسی کو ہر وقت راضی کرنے میں لگا رہتا ہے. تو اگر ہماری محبتیں ساری اللہ سے جڑ جائیں اور اللہ کی رضا مندی ہماری طلب بن جائے تو پھر بالکل ہمارے سارے کام ٹھیک ہو جائیں گے، کیونکہ ہم اللہ کو راضی کرنا چاہیں گے نا، نہ کہ اپنے ارد گرد کے لوگوں کو. اور اتنی پیاری بات ہے، سورہ فرقان میں نے پڑھی تھی اور آپ سے شیئر کروں گی کہ اتنی خوبصورت آیت ہے اس میں، غالباً 28 آیت ہے، کہ قیامت کے دن لوگ حسرت کریں گے کہ کاش میں نے فلاں کو اپنا دوست نہ بنایا ہوتا. جب یہ آیت میں نے پڑھی تو مجھ پہ اتنا زیادہ اس بات کا اثر ہوا کہ واقعی کہ ہم دنیا میں کس کس اندھے پن کا مظاہرہ کرتے ہیں، کہ کس کس کو اپنا دوست بنا بیٹھتے ہیں، کس کس کی محبت میں نمازوں کو دیر کر دیتے ہیں، فون پہ لگے ہوئے ہیں سہیلیوں سے، فون پہ ہیں یا کمپیوٹر پہ بیٹھے ہوئے ہیں اور اپنی نماز کو دیر کر دیتے ہیں، اور اپنے جو اللہ کے احکامات ہیں ان میں پیچھے رہ جاتے ہیں صرف اس لیے کہ سورہ فرقان آیت 28، غالباً آپ چیک بھی کر لیجئے گا. تو اتنی بڑی بات ہے کہ واقعی ایسا نہ ہو کہ آخرت میں ہمارے لیے حسرت بن جائے کہ ہم کس سے محبت کر رہے ہیں، کس سے ہماری دنیا میں محبت تھی. تو اللہ ہمیں اپنی دین کی محبت دے دے، اور اللہ ہماری محبت جو ہے صرف اللہ کے راستے میں لگا دے کہ ہم لوگوں سے بھی محبت اس لیے کریں کہ اللہ ہم سے راضی ہو جائے. آمین. تو ذرا ون ٹائپ کریں وہ سارے اسٹوڈنٹ جو اس وقت کینیڈا کے اسٹوڈنٹ ہیں، جو کینیڈا کے اسٹوڈنٹ اس وقت سن رہے ہیں، سب ذرا ون ٹائپ کریں کہ محبت کی بات ہے نا، تو واقعی کہ اللہ نے اللہ کی رضا کے لیے آج ہمیں ایک دوسرے سے، جو ہم کلاس کے سارے لوگ ہیں، ایک دوسرے سے محبت ہے اللہ کی رضا کے لیے. اللہ کی رضا کے لیے ہم ایک گروپ ہیں. اللہ کی رضا کے لیے ہم اپنی استاذہ سے بھی اسی طرح محبت کرتے ہیں، کیونکہ وہ ہمیں اللہ سے جوڑ رہی ہیں، سبحان اللہ. تو یہ جتنے بے شک آپ لسنر ہوں یا جو بھی آپ کلاس سے ایسوسیٹڈ ہیں، تو آپ سب کے لیے ایک بہت بڑی خوشخبری ہے، और वो क्या है कि आप सुनना पसंद करेंगे, आपके लिए एक सरप्राइज भी है और एक बहुत बड़ी अपॉर्चुनिटी भी है। ओके अल्हम्दुलिल्लाह जी, अल्हम्दुलिल्लाह। तो इस तरह है कि कुछ इस तरह के अपॉर्चुनिटी बन रही है कि उस्ताजा आप लोगों के दरमियान होंगी थोड़े ही अरसे में। तो इंशाल्लाह आप ये बताएं कि आप लोग चाह रहे हैं कि ऐसा बने प्रोग्राम, इस तरह उस्ताजा थोड़ा टाइम आप लोगों के लिए निकालें और आपके पास हों। अल्हम्दुलिल्लाह, चलिए अल्हम्दुलिल्लाह, ये तो बहुत अच्छी बात है। तो आप लोग इस तरह जो लोग चाह रहे हैं और जो लोग अपना वक्त कीमती करना चाह रहे हैं और इस मामले में वॉलंटियर भी कर सकते हैं आप लोग, और अपने अपने इलाकों में ऑर्गेनाइज भी कर सकते हैं कि ताकि और लोग जुड़ जाएं। पता नहीं कौन आपके लिए सदका जारिया बन जाए ना। जी बिल्कुल, ये तो बहुत गुड न्यूज़ है। तो जो लोग ऐसा चाह रहे हैं तो वो यहाँ पे जो मिस यहाँ पे नजीमा ए एस की जो आपकी आईडी है, आप उस पर आई एम भी कर सकते हैं और यहाँ पे आप स्क्रीन पे भी एज अ वॉलंटियर वी टाइप कर दें ताकि पता चले कि जो जो लोग, क्योंकि उस्ताजा आपके मिसिसागवा जो जगह है और टोरंटो और कैलगरी, ये मुझे शायद मैं नाम भी गलत ले रही हूँ तो माफ़ कीजिएगा उसके लिए, लेकिन आपके जो ये इलाके हैं वहाँ पे उस्ताजा आएंगी, तो आप लोग प्लीज़ वी टाइप करके बता दें जो लोग वॉलंटियर करना चाहें। जी अल्हम्दुलिल्लाह, जी मरहबा जी। प्रॉबेबली हैमिल्टन भी, तो प्रॉबेबली अराउंड, मैं आपको रफली आइडिया दे देती हूँ, लास्ट वीक ऑफ मई और फर्स्ट वीक ऑफ जून है। तो अब आप उसके लिए अगर आप आईएम कर दें, पीएम कर दें, और अगर आपके इलाके करीब होंगे, जी माफ़ी चाहती हूँ, सॉरी मेरे माइक में थोड़ा प्रॉब्लम है तो मैं बिल्ट इन माइक से बोल रही हूँ, तो आप इससे गुजारा कीजिए। जी अल्लाह करे कि आपके इलाके में हैमिल्टन में भी उस्ताजा जा सकें और मिल्टन, जो भी आप लोग लिख रहे हैं, तो आप लोग ज़रूर आईएम कर दीजिए, बेशक मेरी आईडी पे भी कर दें, मैं आगे फॉरवर्ड कर दूंगी जो लोग चाह रहे हों, लेकिन आप लोग ज़रूर इस चीज़ को याद रखें कि आप अपने बेस्ट अपॉर्चुनिटी है, जो फ्रेंड्स आपके ऑनलाइन नहीं सुन पा रहे और आप चाह रहे हैं कि वो सुन पाएँ और वो नहीं सुनते, तो आपको पता है कि लाइव सुनने पर तो और ही इफ़ेक्ट होता है ना। तो इंशाल्लाह ये आपके लिए एक्सीलेंट एक जरिया आप किडनैप कर लेंगे तो फिर हमारा क्या बनेगा। जी जी इंशाल्लाह, तो आप उनको हम गुजारा करें ठीक है, चलिए सही है, ये तो आपकी मोहब्बत है ना। आज जैसे मोहब्बत की बात हुई तो देखें कितनी प्यारी बात है कि हमें अपनी उस्ताजा से मोहब्बत है अपने अल्लाह के लिए, और इंशाल्लाह अल्लाह चाहेगा तो आप लोग उससे बेहतरीन फ़ायदा उठाएंगे उनके ट्रिप से। चलिए इंशाल्लाह, व्हाट अबाउट कैलिफोर्निया? तो इंशाल्लाह आप दुआ करें तो उसके बाद कैलिफोर्निया भी उस्ताज़ा आ जाएंगी इंशाल्लाह, ऐसे अल्लाह ज़रिया बनाए तो इंशाल्लाह कैलिफोर्निया, उसके बाद इंशाल्लाह कैलिफोर्निया भी हो जाएगा ज़रूर इंशाल्लाह। तो फर्स्ट थिंग इज़ फर्स्ट, आप लोग इंशाल्लाह ज़रूर तैयारी पकड़ी है अभी से, लगता तो बहुत है कि बहुत टाइम है बीच में, लेकिन ऑनेस्टली बिल्कुल भी टाइम नहीं है, आप लोग अभी से करेंगे तो इंशाल्लाह। और थोड़ा सा आपको बताऊँ, इंशाल्लाह आपको इससे फ़ायदा होगा, हाँ अल्लाह करे कि इंशाल्लाह उस्ताजा दोबारा से फ्लोरिडा भी आए। मैं आपसे इनकी बात से मुझे याद आया कि मैं आपसे अपना एक्सपीरियंस शेयर करूं, लास्ट ईयर उस्ताजा से हमने रिक्वेस्ट की थी तो उस्ताजा ने अल्हम्दुलिल्लाह हमारी रिक्वेस्ट को, हमारी इनविटेशन को ले लिया था और आई थी हमारे पास फ्लोरिडा में। तो अल्हम्दुलिल्लाह बाकी सारे ग्रुप की जो अरीका ग्रुप के मेजॉरिटी स्टूडेंट फ्लोरिडा में हैं, तो उन्होंने बहुत मेहनत की थी और उन्होंने बहुत अच्छे तरीके से ऑर्गेनाइज़ किया, डिफरेंट उस्ताजा आई तो एक जगह पर थी, लेकिन अब अगर मैं भूल रही हूँ तो बाकी स्टूडेंट्स मुझे याद कराएं, 3-4 डिफरेंट जगहों पे हम उन्हें लेकर गए थे और हमने वहाँ डिफरेंट सेशंस अरेंज किए थे। आप लोग अरेंज कर सकते हैं अच्छे तरीके से जहाँ ज़्यादा फ़ायदा हो। जी बिल्कुल, आपके पास तो आएंगी इन कन्वेंशन में, तो जहाँ ज़्यादा फ़ायदा हो आप इर्द गिर्द के इलाकों में डिफरेंट मस्जिद में अरेंज हो सकते हैं, अगर किसी के घर में इतनी जगह है तो घर में अरेंज हो सकते हैं, اور اس میں ڈفرینٹ چیزیں آپ لوگ دیکھ سکتے ہیں کہ ضرور کوشش کریں کہ جہاں ارینج کریں اچھے طریقے سے ارینج کریں، وہاں پر بیبی سٹنگ کا ارینج کریں، اور اگر ایسا ٹائم برابر ہو رہا ہے کہ درس کے بعد کھانے کا ٹائم ہے تو تھوڑا سا کچھ کھانے کا بھی رکھیے، کیونکہ مہمانوں کی جو ہے خاطر توازو بھی کرنی چاہیے، اور لوگوں کو اچھے طریقے سے انوائٹ کریں، اچھے فلائرز بنائیں جو کہ پھر آپ کو انشاءاللہ وہ تو ہم بھی انشاءاللہ ہیلپ کر سکتے ہیں. شی از انشاءاللہ کمنگ ٹو کیلیفورنیا. جی بالکل. اور ساری بات یہ کہ ایز اے ٹیم آپ جہاں جہاں استاذہ آئیں اور آپ کو پتہ ہو کہ استاذہ آئیں گی تو آپ لوگ ایز اے ٹیم کام کریں اور مل جل کے اچھے طریقے سے آرگنائز کریں، ٹھیک ہے؟ اور یہ بھی یاد رکھیں کہ جب استاذہ آپ لوگوں کے درمیان ہوگی تو وہیں سے کلاس ہوگی لائیو، تو اس میں آپ تو ایز اے اسٹوڈنٹ آپ لوگ میکسیمم کوشش کریں کہ آپ کے لیے ایک اپرچونیٹی ہے کہ آپ لائیو کلاس لے سکیں، تو انشاءاللہ لائیو کلاس بھی لیں اور نئے لوگوں کو بھی لے کر آئیں، ٹھیک ہے؟ جی بالکل. واٹ اباؤٹ میمفس؟ تو اب تو بہت سارے آپ لوگ کریں، ارینج کریں میمفس کے اسٹوڈنٹس اکٹھے ہو جائیں اور پھر کریں، تو ضرور استاذہ میمفس بھی آئیں گی، کیوں نہیں؟ آپ تو اتنی دور بھی نہیں ہیں، میمفس تو اتنا دور نہیں ہے. جی الحمد للہ، یو آر ایکسائٹیڈ آلریڈی، دیٹس گڈ الحمد للہ. سو یو شوڈ اسٹارٹ ورکنگ آن اٹ ناؤ ان شاء اللہ. چلیے اب مجھے اجازت دیجیے، اور آپ لوگ اگین میری آئی ڈی پہ یا نظیمہ اے ایس کی آئی ڈی پر، جس پہ بھی آپ لوگ جو جو والنٹیئر کرنا چاہیں تو کیجیے. جی ان شاء اللہ، اللہ نے چاہا. جیسے استاذہ لاسٹ ایئر چلی گئی تھی یورپ کے ٹرپ پہ بھی، تو کیا خبر انڈیا بھی پہنچ جائے آپ کے پاس ان شاء اللہ. تو بس یہ دعا کریں کہ ہمارا جو قدم ہو، ہمارا جو وقت ہو، وہ اللہ قبول کر لے اور وہ اللہ کی رضا کے لیے ہو. بالکل ٹھیک ہے. تو چلیے، سبحان ربک المرسلین والحمد للہ رب العالمین. السلام علیکم ورحمۃ اللہ وبرکاتہ.